نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. واتخذ اور بنا لیا قوم موسیٰ، موسیٰ علیہ السلام کی قوم نے، من بعدہ اس کے بعد، من حلیہم اپنے زیورات میں سے، اجلن ایک بچڑا، جسدن ایک جسم، ایک پتلا، لہو خوار اس کی آواز تھی یا جس کی آواز بھی تھی. الم یرو، کیا انہوں نے دیکھا نہیں، انہو کہ بے شک وہ، لا یکلمہم نہیں وہ کلام کرتا ان سے، ولا یہدیہم اور نہیں رہنمائی کرتا ان کی، سبیلا راستے کی طرف، اتخذوہ انہوں نے بنا لیا اس کو، وکانو اور تھے وہ، ظالمین ظالم، ولما اور جب، سقطا وہ گرائے گئے، فی ایدیہم اپنے ہاتھوں میں، ورعو اور انہوں نے دیکھا، انہم کہ بے شک وہ، قد دلو تحقیق بھٹک گئے، قالو کہنے لگے، لئن لم البتہ اگر نہیں، یرحمنا رحم کیا ہم پر، ربنا ہمارے رب نے، ویغفر لنا اور بخشش فرمائی ہماری، لنکونن البتہ ہم ضرور ہو جائیں گے، من الخاسرین نقصان اٹھانے والوں میں سے، ولما اور جب، رجع موسیٰ پلٹے موسیٰ علیہ السلام، الی قومہ اپنی قوم کی طرف، غضبانا بہت غصے میں، اسفا افسوس کرتے ہوئے، قالا بولے، بئس ما کتنا برا ہے، خلفتمونی جو تم نے جانشینی کی میری، من بعدی میرے بعد، اعجلتم کیا جلدی کی تم نے، امر ربکم اپنے رب کے حکم کی، وَأَلْقَ الْأَلْوَاحَ اور پھینک دی تختیاں، وَأَخَذَ بِرَأْسِ أَخِيهِ اور پکڑ لیا سر اپنے بھائی کا، يَجُرُّهُ إِلَيْهِ وہ کھینچتا تھا اس کو اپنی طرف، قالا کہا، ابن امہ اے ماں کے بیٹے، ان القوم بے شک قوم نے، لوگوں نے، استدعفونی کمزور سمجھا مجھ کو، وقادو اور قریب تھا کہ، یقتلوننی وہ قتل کر دیتے مجھ کو، فلا تشمت، بس نہ تو خوش کر بھی مجھ پر الاعداء دشمنوں کو، ولا تجعلنی اور نہ ڈال مجھ کو یا نہ شامل کر مجھ کو، مع القوم الظالمین ظالم قوم کے ساتھ، قالا کہا رب اغفر لی اے میرے رب بخش دے مجھ کو، ولی اخی اور میرے بھائی کو، وادخلنا اور داخل کر دے ہم کو، فی رحمتک اپنی رحمت میں، فانت اور تو ارحم الراحمین سب سے بڑھ کر رحم کرنے والا ہے، ان الذین اتخذوا بے شک وہ لوگ جنہوں نے بنا لیا، العجلا بچھڑے کو یعنی معبود بریکٹ میں، سینالہم ان قریب پہنچے گا ان کو یا پا لے گا انہیں، غضب غصہ، من ربہم ان کے رب کی طرف سے، وذلت اور رسوائی، فی الحیات الدنیا دنیا کی زندگی میں، وکذالک اور اسی طرح، نجزی المفترین ہم بدلہ دیتے ہیں جھوٹ باندھنے والوں کو، والذین اور وہ لوگ، عملوا السیئات جنہوں نے عمل کیے برے، ثم تابوا پھر توبہ کر لی، من بعدہا اس کے بعد، وآمنوا اور ایمان لائے، ان ربک بے شک تیرا رب، من بعدہا اس کے بعد، لغفور الرحیم البتہ غفور الرحیم ہے، ولما اور جب، سکتا چپ ہوا ٹھنڈا ہوا، ان موسى الغضب موسیٰ علیہ السلام سے غصہ، اخذ الالواح پکڑ لی تختیاں، وفی نسختہا اور اس کی تحریر میں، ان کے مضامین میں، ہدن ہدایت تھی، ورحمت اور رحمت، للذین ان لوگوں کے لیے، ہم وہ، لربہم اپنے رب سے، یرہبون وہ ڈرتے ہیں، واختارا اور چن لیا موسیٰ موسیٰ علیہ السلام نے، قومہ اپنی قوم سے، 70 لوگوں کو، لمیقاتنا ہماری ملاقات کے لیے، فلما تو جب، اخذتہم الرجفۃ پکڑ لیا ان کو زلزلے نے، قالا عرض کی ربی اے میرے رب، لو شئت اگر تو چاہتا، اہلکتہم ہلاک کر دیتا تو ان کو، من قبل اس سے پہلے، وَإِيَّايَا اور مجھ کو بھی، अतुहलिकुना, क्या तू हलाक करता है हमको। बिमा, बवजह उसके जो। फअल सुफहाउ, किया कुछ बेवकूफों ने। मिन्ना, हमने से। इन्हिया, नहीं वो। इल्ला, मगर। फितनतुक, आजमाइश तेरी, यानी तेरी तरफ से। तो दिल्लु बिहा, तू भटकाता है इसके साथ। मंतशा, जिसको तू चाहता है। वतहदी, और तू हिदायत देता है। मंतशा, जिसको तू चाहता है। अंता, तू ही। वलीयुना, दोस्त है हमारा। सरपरस्त है हमारा। फ़ग़फ़िर लना, पस बख्श दे हमको। वरहमना, और रहम फरमा हम पर। व अंता, और तू। खैरुल गाफिरीन, सबसे बढ़कर माफ करने वाला है, बख्शने वाला है। वक्तुब लना, और लिख दे हमारे लिए। फी हाज़िहि दुनिया, इस दुनिया में। हसनतन, भलाई। वफिल आखिरते, और आखिरत में। इन्ना, बेशक हमने। हुदना, तौबा की हमने। इलैका, तेरी तरफ। कौला, फरमाया। अजाबी, मेरा अजाब। उसी बुबी, मैं पहुंचाऊंगा उसको। मन अशाउ, जिसको मैं चाहूंगा। वरहमती, और मेरी रहमत। वसअत, छाई हुई है। कुल्ल शैइन, हर चीज पर। फसअक्तुबुहा, बस अनकरीब मैं लिख लूंगा उसको। लिल्लज़ीना, उन लोगों के लिए। यत्तकूना, जो तक्वा इख्तियार करते हैं। वयुतून ज़काता, और ज़कात देते हैं। वल्लज़ीना, और वो लोग। हुम बिआयातिना युमिनून, वो हमारी आयात पर ईमान रखते हैं। अल्लज़ीना, वो लोग। यत्तबिऊना, जो पैरवी करते हैं। अर्रसूल नबिया, रसूल नबी की। अल उम्मी, उम्मी की। अल्लज़ी, वो जो। यजिदूनहु, वो पाते हैं उसको। मक्तूबन, लिखा हुआ। इंदहुम, उनके पास। तौराते, तौरात में। वल इंजील, और इंजील में। यअमुरुहुम, वो हुक्म देता है उनको। बिल मारूफी, नेकी का। वयन्हाहुम, और रोकता है उनको। अनिल मुनकर, मुनकर से, बुराई से। वयुहिल्लु, और हलाल करता है। लहुम, उनके लिए। अब तय्यबाती, پاکیزہ چیزیں، وَيُحَرِّمُ اور حرام کرتا ہے، عَلَيْهِمْ ان پر، الْخَبَائِثَ ناپاک چیزیں، وَيَدَعُ عَنْهُمْ اور اتار کر رکھتا ہے ان سے، اِسْرَهُمْ ان کے بوجھ، وَالْأَغْلَالَ اور طوق یا بیڑیاں، اللتی وہ جو، کانت تھیں، علیہم ان پر، فالذین تو وہ لوگ، آمنوا به جو ایمان لائے آپ پر، وعزروہ اور انہوں نے قوت دی آپ کو، ونصروہ اور مدد کی آپ کی، واتبعوا النور اور انہوں نے پیروی کی اس روشنی کی یا نور کی، الذی وہ جو، انزل اتارا گیا، معہ آپ کے ساتھ، اولئک یہی لوگ، ہم المفلحون وہ فلاح پانے والے ہیں. قل کہہ دیجئے، یا ایہا الناس اے لوگو، انی بے شک میں، رسول اللہ اللہ کا رسول ہوں، الیکم تمہاری طرف، جمیعا سب کے سب، یعنی سب کے سب کی طرف، الذی وہ ذات، لہو جس کے لیے ہے، ملک السماوات والارض آسمان و زمین کی بادشاہت، لا الہ الا ہوا نہیں کوئی الہ مگر وہی، یحیی وہ زندہ کرتا ہے، ویمیت اور موت دیتا ہے، فآمنوا پس ایمان لاؤ، باللہ اللہ پر، ورسولہ اور اس کے رسول پر، النبی الامی نبی امی پر، الذی وہ جو، یؤمن ایمان لاتا ہے، باللہ اللہ پر، وکلماتہ اور اس کے کلمات پر، واتبعوہ اور اس کی پیروی کرو، لعلکم تاکہ تم، تہتدون ہدایت پا جاؤ، ومن قوم موسیٰ اور موسیٰ علیہ السلام کی قوم میں سے، امتن گروہ تھا، یہدونا جو ہدایت کرتا تھا، رہنمائی کرتا تھا، بالحق حق کے ساتھ، وبہ اور اسی کے ساتھ، یعدلون وہ انصاف کرتا، وقطعناہم اور تقسیم کر دیا تھا ہم نے ان کو، اثنتی عشرۃ اسباطا 12 قبیلوں میں، امما گروہ بنا کر، واوحینا اور وحی کی ہم نے، الی موسیٰ موسیٰ علیہ السلام کی طرف، اذ استسقاہ جب پانی مانگا تھا اس سے، قومہ اس کی قوم نے، ان اضرب کہ مار، بعصا کا اپنا عصا، الحجر پتھر پر، हम बजसत स्फूट निकले मिन्हु उससे इसनता अशरता बारा अईना चश्मे अद तहकीक अलिमा जान लिया कुल्लु उनासिन हर शख्स ने मशरबहुम घाट अपना वजल्लना और साया किया हमने अलैहिम उन पर अलगमामा बादलों का व अंजलना और नाजिल किया हमने उतारा हमने अलैहिम उन पर अलमन्ना मन व सलवा और सलवा कुलू खाओ मिन तय्यिबाती पाकीजा चीजों में से मा जो रज़क़नाकुम रिस्क दी हमने तुमको वमा और नहीं ज़लमूना उन्होंने जुल्म किया हम पर वलाकिन लेकिन कानू थे वो अनफुसहुम अपनी जानों पर यज़लिमून जुल्म करते व इस और जब कीला लहुम उनसे कहा गया उस्कुनु बस जाओ रह जाओ हाज़िहिल क़रियता इस बस्ती में वकुलू और खाओ मिन्हा इसमें से हैसु जहां से शिक्तुम चाहो तुम वकुलू और कहो हित्ततुन हित्ततुन वदखुलुल बाबा और दाखिल हो जाओ दरवाजे में सुज्जदन सजदा करते हुए नग़फिर लकुम हम बख्श देंगे तुम्हारे लिए खतीआतिकुम तुम्हारी खताओं को सनजीदु अनकरीब हम ज्यादा देंगे अल-मुहसिनीन एहसान करने वालों को फबद्दल अल्लदीना पस बदल दिया उन लोगों ने ज़लमू जिन्होंने जुल्म किया मिन्हुम उनमें से कौलन बात को गैर अल्लज़ी सिवाय उसके जो क़ीला लहुम कही गई थी उनको फ़अरसलना तो भेजा हमने अलैहिम उन पर रिज़्ज़न अज़ाब मिनस्समाई आसमान से बिमा कानो बवजह उसके जो थे वो यज़लिमून जुल्म करते